www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، قال النبي صلى الله عليه وسلم: الدين النصيحة، كما قال عليه الصلاة والسلام. ربنا لا تجعل قلوبنا بل بأنك لا تهتني بأنك سكتا. آج بھی میں دیکھوں میں تھوڑا سا زیادہ اہمیت کے ساتھ بیان کرنا ہوتا ہے، طبیعت دیکھیں جہاں ساتھ کمزور تھی اس وجہ سے اس کو چھوڑ دیا ان شاء اللہ کے چھوڑا ہوا. اس وقت حضرت ابراہیم دسوقی قرشی کے ملفوظہ سنا رہا ہوں. پہلے ان کی تعریف یہ ہے کہ آپ کرامات ظاہرہ، آپ کرامات ظاہرہ، مقامات فاخرہ، بشائر باہرہ، احوال خارقہ، انفاس صادقہ، اشارات نورانیہ، نفحات نورانیہ روحانیہ، وہ ہے اشارات نورانیہ، نفحات روحانیہ، اسرار ملکوتیہ کے حامل تھے. اتنے بڑے بڑے لوگ ہوئے ہیں ان سب، ایسے لوگ کی کتاب میں مقالات، مقامات، اقوال. ایسے طریق کے نزدیک آپ کا کلام سوا کہ یہی نکلا بھی سنا رہا ہوں. اہل طریق کے نزدیک آپ کا کلام نہایت اعلیٰ و برتر سمجھا جاتا ہے. بڑے آپ دیکھیے، پہلے تو فرماتے تھے کہ جو شخص اپنی ہدایت کے سلسلے میں خود سخت زیادہ تو مجاہدہ نہ کرے گا، اس کے مرید کو کبھی فلاح نہ ملے گی. خود ریاضات کا جب حکم کر رہا ہے، خود ریاضات کا پابند ہے. ہم سب کے لیے نصیحت ہے اس میں، کتنی بڑی بات. کتنے بڑے آدمی ہوئے تو بڑی بات بھی ہے، اور اتفاق کہا میں یہی نکلا تھا، یہی سنا رہا ہوں. پہلے مجھے خیال مند اسے ان کے بہت متاثر ہوں، بیماری ملتا کہ نہیں ملتا تھی کتاب میں، لیکن یہی ملا. ویسا پھر سن لیجیے، آپ کرامات ظاہرہ، مقامات فاخرہ، بشائر باہرہ، احوال خارقہ، انفاس صادقہ، اشارات نورانیہ، نفحات اشارات نورانیہ، نفحات روحانیہ، اسرار ملکوتیت کے حامل تھے. اہل طریق کے نزدیک آپ کا کلام نہایت اعلیٰ و برتر سمجھا جاتا ہے. پہلی بات، پہلی بات تو بہت دیکھ چکے ہیں، اسی سے میں منتخب کر رہا ہوں. پہلی بات فرماتے تھے کہ جو شخص اپنی ہدایت کے سلے میں خود ریاضت و مجاہدہ نہ کرے گا، اس کے مرید کو کوئی فلاح نہیں ملے گی. شیخ خود اگر غافل ہے تو مریدین میں غفلت کا اثر آئے گا. اس لیے کہ جب وہ سوئے گا تو مریدین بھی سوئیں گے، جب وہ سوئے گا تو مریدین. الناس علی دین ملوکہم، اسی کہیے المریدین علی طریق مشائخہم، ٹھیک نہیں ہے، مشہور ہے. الناس علی دین ملوکہم، لوگ اپنے بادشاہوں کے دین پہ ہوتے ہیں، کہ مریدین بھی اپنے مشائخ کے طریق پہ ہوں گے. وہ سوئے گا شیخ تو مریدین بدلے اولا سوائیں گے. اللہ تعالیٰ ہم سب لوگوں کو ان کے کہنے کے مطابق صاحب معمولات، صاحب وظائف بنائے. اور جب وہ قیام لیل کرے گا تو اس کے مریدین سب شبیداری کے پابند ہوں گے. اللہ. اور جب وہ قیام لیل کرے گا، یہ رات کو جاگے گا، تو اس کے مریدین شبیداری کے پابند ہوں گے. بس اگر وہ لوگوں کو عبادت کا حکم دے گا اور خود لغو میں مبتلا رہے گا، یا ان کو بیکار باتوں سے توبہ کرنے کا عمل کرے گا، اور خود اس کا مرتکب ہوگا تو لوگ اس پر ہنسیں گے. خود کرتا نہیں, ہم کو حکم دے رہا ہے, اتنی بڑی بات کوئی کر سکتا ہے؟ کبھی نہیں سکتا ہوں ساری زمانے میں. اور اس کی اطاعت فرما برداری نہ کریں گے. بری دن فرمایا کرتے تھے کہ جو شخص متشر ہے پاک وسا پاشا شریف نہ ہو وہ میری اولاد نہیں ہے. لیکن نکلا یہی وہ سنانے والے تھے بہت دنوں سے, بہت اب سارہ سال سے لکھی جا رہی کتاب. جو شخص متشر ہے پاک و صاف پارسا و شریف نہ ہو میری اولاد نہیں ہے. ہاں وہ میرا سروی لڑکا ہی کیوں نہ ہو. اور جو مری شریعت حقیقت طریقت دیانت سیانت دود وغیرہ اور قلت تما سے باہرور ہو وہی میری اولاد ہے. اگرچہ وہ دور دراز ہی کا باشندہ کیوں نہ ہو. ترجمہ ٹھیک ہے نا؟ عربی بات کی ترجمہ کرا. جو مرید شریعت حقیقت طریقہ دیانت سیانت زہد وغیرہ اور قلت تما سے باہر وار ہو وہی میری اولاد ہے, اگرچہ وہ دور دراز ہی کا باشندہ کیوں نہ ہو. فرماتے تھے کہ قلبی اولاد سربی اولاد سے بہتر ہے. قلبی اولاد اس لیے کہ سربی اولاد کو مال و دولت کی میراث سے حصہ ملتا ہے اور قلبی اولاد کو باطنی اثرات سے حصہ ملتا ہے. دونوں اولاد ظاہری اولاد کا مالک وارث سربی اولاد ہوتا ہے. یہ نہیں کہ کوئی مریض کو دے دو لڑکے ہی کو ملے گا, لیکن وہ چیز اسی کو ملے گی جو مجھے صادق ہے, اس کو نہیں ملے گی. اور قلبی اولاد کو باطنی اثرات سے حصہ ملتا ہے. فرمایا کرتے تھے کہ اللہ تعالیٰ اپنے بندوں میں سے اسی کو دوست رکھتا ہے جو سب سے زیادہ اپنے دل اور شرمگاہ ہاتھ اور زبان کو پاک و صاف رکھنے والا ہو. اللہ تعالیٰ بھی انہیں لوگ, اللہ تعالیٰ اپنے بندوں میں سے اسی کو دوست رکھتا ہے جو سب سے زیادہ اپنے دل اور شرمگاہ ہاتھ اور زبان کو پاک و صاف رکھتا ہے. سب سے زیادہ درگزر کرنے والا ہو اور سب سے زیادہ فراخ دل یہ جو دوست رکھتا ہے. فراخ دل ہے, ہاتھ اور زبان کی حفاظت کرتا ہے. فرماتے تھے جب تک تمہاری زبان حرام چیزوں کا مزہ چکھتی رہے گی اس وقت تک اس بات کی خواہش نہ کرو کہ تم حکمت معرفت تم کو حاصل ہوگی. زبان تو تمہاری حرام میں ملوث ہے, دل تمہارا حرام میں ملوث ہے, کیسے اوپر سے حکمت کی باتیں تمہارے دلوں میں آئے گی؟ اسے دیکھ لیجیے, وہ سر جگہ پر بھی آدمی بیٹھتا ہے واہ یاد, کیونکہ اس کا باپ تو تھا کچھ, وہ تو کچھ کر رہا تھا, جو بولے ہی ضروری نہیں کہ اولاد ملے, بیٹھ جاتا ہے وہ. شیخ قوام الدین نے لکھا ہے کہ معیار کار برسے شاید اس کام کا معیار تین چیزوں پر ہے, کتاب اللہ و سنت رسول اللہ وسیرت سلف اپنے بزرگوں کی سیرت. پھر لکھا ہے کہ بزرگوں سے وہ میری معیار نہیں ہے جو رسمن پیر بنا کے بیٹھا دیا جاتے ہیں جانشین, بلکہ وہ لوگ جو ہے نسبت میں اللہ حاصل جی میں وہ مراد. اتنی بڑی بات طریق ہمارے بزرگوں نے وعدے کر دیا ہے, جبکہ فقہا نے وعدے کر دیا ہے مسائل کو, اب صوفیہ نے بھی باطنی مسائل کو وعدے کر دیا ہے, صاف صاف لکھ دیا. فرماتے تھے جب تک تمہاری زبان حرام چیزوں کا مزہ چکھتی رہے گی اس وقت اس بات کی خواہش نہ کرو تم کو حکمت و معرفت کا مزہ میسر ہوگا. فرمایا کرتے تھے کہ اللہ تعالیٰ سے محبت کرو تو آسمان اور زمین سبھی تم سے محبت کریں گے. قلوب تم کے ہاتھ میں. کتنا ہم لوگ اللہ کو راضی کرنے کی فکر کرتے ہیں, کتنا اللہ نے ہو رہی ہے بابو ثواب مل جاتے ہیں, فن بھی کر جاتے ہیں غافل. غفلت کے ساتھ گئے, غفلت کے ساتھ آ جائے آ گئے, کیا ہوگا سر؟ اللہ تعالیٰ کے اطاعت کرو تو جن و انس اطاعت کریں گے, تمہاری اطاعت کریں گے, اور سمندر تمہارے لیے خشک ہو جائیں گے, پار ہو جاؤ گے. موسیٰ علیہ السلام کے لیے سمندر ہی تو خشک ہو, پھر وہ غرق ہوا وہ نکل گئے. اور ہوا تمہارے لیے مسخر ہوگا, ہوں گے ہوا جہاں جہاں لے. فرمایا کرتے تھے کہ اے میرے بچوں, اے فرمایا کرتے تھے اے میرے بچوں, ولیوں کے اخلاق اختیار کرو تاکہ تم کو سعادت حاصل ہو. اگر تم نے فقط اجازت نامہ لے لیا, اگر تم نے فقط اجازت نامہ لے لیا اور یہ اللہ کے اخلاق کے ساتھ متخلق نہ ہوئے, اور جہاں کسی نے ذرا ٹوکا جھٹ اپنا اجارہ نامہ کھول کر دکھا دیا, تو سنو یہ کچھ بھی نہیں. اجارہ نامہ سے کیا ہوتا ہے؟ فلاں خلیفہ, پہلے اکبر زیادہ فلاں خلیفہ, پہلے اپنا تعارف بھی خود بھی کرا دے فلاں خلیفہ, کیا آدمی. کیا خلیفہ, اور یہ کہ اخلاق کے سامنے, اور جہاں کسی نے ذرا ٹوکا تو جھٹ اپنے اجارہ نامہ کھول کے دکھا دیا, سنو یہ کچھ بھی نہیں ہے بلکہ محض نفسانیت ہے. حضرت مجدی الفسانی سے کسی نے کہا کہ حضرت ہم نے اجارہ نامہ آپ نے نہیں دیا اب تک, کہا اللہ کہ اجارہ نامہ پیش نہیں ہوگا, تمہارے اعمال نامے پیش ہوں گے, اجارہ نامہ پیش نہیں ہوگا تمہارے اعمال نامے. کیا کیا قبر میں پہلے سوال ہوگا من رب ہوگا. جونپور میں جاتا شاہ تھے آپ اجتماع جب تھا, حضرت جی آئے ہوئے تھے, میں بھی گیا تھا اس کے بعد میں نے خود سنا, مانا کہہ رہے تھے کہ یہ سب چلت پھرت اس لیے ہے تاکہ قبر کے تین سوالوں کا جواب تیار کر لیں. میں نے خود حضرت جی سے سنائی تھا, بہت عمل ہوا تھا, میں بھی تھا, میں گیا ہی نہیں آج, اس لیے ملاقات بھی خوب نہیں ہوئی. کتاب ہماری بہت پڑھتے تھے, مارا چوتھی جلد جو ہے اس کی منع دیا حضرت جی کو, بہت خوش ہو پڑھتے تھے, اللہ کا شکر. اس کتاب کو سبھی نے پسند کیا, کیسا لکھا اگر پڑھیے تو, کتنے لوگوں نے لکھا ہے اس کے بارے میں, اللہ کا شکر. ہاں تم کو یہ چاہیے کہ اسی اجازت نامہ کو بغور پڑھو, لکھا ہے اجازت نامہ دیا تھا کس لیے بھی ہے, اور جو وسائے و نسائے اس میں مذکور ہیں اس پر عمل کرو تو اس سے تم کو فائدہ ہوگا اور اس سے تم کو بزرگی نصیب ہوگی. اجازت نامہ سے نہیں بزرگی ملتی, عمل کار کل کار بزرگ گفتار, کار کل کار بزرگ گفتار, اندر راہ کار باہر کار, یہی شریعت کر رہا گراؤنڈ کا شعر فارسی ہے, نہیں جانتے مولوی بھی نہیں جانتے. کار کل کار بگو رضا گفتار, کام کرو کام, گفتگو سے نکلو, گفتار سے کام ہے. کار کل کار بگو رضا گفتار, اندر راہ کار باہر کار, اس راستے میں کام کی ضرورت ہے, گفتار کی ضرورت نہیں. عمدہ شعر ہے, دیکھیں ہمارے زبان سے پہلی مدد سنا ہوگا آپ نے, مطلب کتنے سال پہلے کا پڑھا ہوا یہ شعر ہے, کار کن کار اللہ کا شکر ہے. آ بھی جاتا ہے شعر, شعر پڑھنا اس عمر میں بہت مشکل ہوتا ہے, 90 سال کی عمر میں بہت مشکل ہوتا ہے. ابھی کل ہی کوئی کہہ رہا تھا بڑے بڑے لوگوں کا وقت کہ نہیں بیان کر سکتے, عمر کی وجہ سے, قابلیت کی کمی نہیں, عمر کی رات کی وجہ سے. کار کو کار بہو در گفتار, اندر ہی راہ کار باہر کار, کام کرو کام, نکلو گفتگو سے, گفتار سے نکلو. اس راستے میں کام کام آئے گا, گفتار کام نہیں آئے گی. اے بچوں, مقامات اولیاء تک پہنچنے کا ہمیشہ یہی طریقہ ہے, تک اور قیامت یہی رہے گا, طریقہ تو یہی رہے گا. والذین جاہدوا فینا لنہدینہم سبلنا, جو ہمارے راستے میں کچھ مشقت برداشت کریں گے راستہ ہم کھول دیں گے. کھلتا کہ نہیں آدمی, کھٹکھٹا ہے کھل جائے, کھڑکانے والا بھی تو کوئی ہو. میں نے اس کا فائدہ لکھا سر, سبحان اللہ کیسی عمدہ نصیحت ہے, کاش مشائخ کے اجازت یافتہ حضرات اس کو مستحضہ رکھتے تو خود ان کو بھی فائدہ پہنچتا اور دوسروں کے لیے بھی مفید ثابت ہوتا. فرماتے تھے کہ اللہ تعالیٰ کبھی اپنے کسی بندے کو اس لیے ابتدا میں ڈالتا ہے کہ اس کو اپنے خاص بندوں کے دردار تک پہنچا دے, اس وجہ سے بیماری ہو جاتا ہے تاکہ اس بیماری کی وجہ سے وہ آگے بڑھ جائے. صبر کیا, ثابت قدم رہا, اس کو اپنے خاص بندوں کے درجہ پہنچا دے. پس اگر اسے صبر کیا اور حلم اختیار کیا اور عفو سے کام لیا اور فریادی کا معاملہ کیا, اس کے درجے کو اللہ بلند فرما دیتا ہے. اتنی بات, بس اگر اس نے حلم اختیار کیا, عفو سے کام لیا ہے, فیاضی کا معاملہ کیا, تو اس کے درجے کو بلند فرما دیتے ہیں, ورنہ اس کو مردود کر فرما دیتے ہیں. لالا کہ اتنا بردانی کہہ سکا کیا میرے تگانے کے خواہش مند ہے. اللہ یا اللہ فرماتے تھے کہ کیوں کہ چاہتے ہو کہ تمہاری کھیتیاں سرزب شاداب ہوں اور تمہاری مویشیاں دودھ سے مالا مال ہوں, جبکہ تم امت محمدیہ کے افراد پر تلوار کھینچتے ہو, ان کے خون سے اپنی تلواروں کو رنگین کرتے ہو. امت محمدیہ سے لڑ رہے ہو, خون بہا رہے ہو, اور چاہتے ہیں تمہاری کھیتی صحیح ہو, تمہیں معاشی دودھ دیں, نہیں دیں گے, آفت آئے گی, بلائیں آئے گی. اچھی بات ہے, بہت دن پہلے پڑھا تھا میں, اس وجہ ذہن میں تھا کئی سال پہلے. تمہاری مویشیاں دودھ کیسے دیں گی جبکہ تم محمد صلی اللہ علیہ وسلم کے اپرادھ پر تلوار کھینچتے ہو. آج کیا دیں گے, امت پر لاکھوں لاکھ آدمی قتل ہوئے, ایران میں ہو, عراق میں ہو, یہاں ہو, لاکھوں لاکھ سنی عرب مارے جا رہے ہیں. اب بھی مولانا عراق وغیرہ میں سنی مارے کتنے قتل کیے جاتے ہیں, ماشاء اللہ جو بھی ہو, ہر عراق کی قتل نہیں ہے, ہر جگہ قتل و قتال کا بازار گرم, جہاں جس کو موقع ملتا ہے, معمولی عداوت ہے جان لے لیتا ہے. اللہ ہم سب لوگ کے پاس لگتے ہیں جہاں قتل ہوتا ہے, بہت دنوں سے لانت برستی ہے وہاں, ایک قتل پر یہ ہے. اللہ تعالیٰ رسول فرماتے ہیں, اے کعبہ تمہاری عظمت اپنی جگہ پر ہے لیکن مومن کی عزت و آبرو تم سے بڑھ کر کے ہے. کعبہ کو خطاب کریے نبی صلی اللہ علیہ وسلم, فرماتے تھے مرید جب کسی دن اپنا وظیفہ ترک کرتا ہے تو اللہ تعالیٰ اس دن اس سے اپنی امداد کو روک دیتے ہیں. ہم لوگ جب نبی اکرم صلی اللہ علیہ وسلم مسجد میں, دو واقعہ ہیں ایک طرح کے. نبی اکرم صلی اللہ علیہ وسلم تشریف فرما تھے, ایک صاحب جنگل کی طرف جا رہے تھے تھوڑا لیے ہوئے, تو لوگوں نے کہا دیکھیے کہ لاما عبد الدار نہیں کہا ہوگا, لیکن کیسا آدمی رات सब यहाँ बैठे हैं चार जंगल में कुरान लेकर के, कहा खामोश रहो, तुम नफिल अदा कर रहे हो और वो फर्ज अदा करने के लिए जा रहा है कि अपने बीवी बच्चों की रोजी का इंतजाम करे, इसी जाने तक डांट दिया तुम लोग भाई इस चाह तो बैठना क्या सुनती तो, और वो कसम अपने औलाद के लिए फर्ज है। अब एक और बात सुनिए, तालीम एक्स्ट्रा नहीं थी हुजूर की, लेकिन यही नहीं समझते, हुजूर की तालीम बहुत आम थी लेकिन ना बलद लोग एक हदीस को लेकर के ऊंचे रुकते हैं। लिखा है कि हदीसों में जो तुमको तकरार मालूम होता है ये तुम्हारी बदफहमी की वजह से है, तुम समझ नहीं पा रहे हो, नबी की तालीम में कभी तजाद नहीं पैदा हो सकता। उलमा ने लिखा है ये तो यहां है, गरीब उनका बात उर्दू में डांट दिया उन लोगों को, बेमौके बात ना करो, वह लेके जा रहा है लकड़ी ले आएगा उसको बेचेगा अपने बच्चों को पालेगा खिलाएगा। और एक शख्स जा रहे थे, उर्दू ने फरमाया जा रहे आए, कहा भाई आज तुम मजलिस में नहीं थे, इशाकी की बात है, कहा कुछ कहा होगा कि हाँ उन्होंने ये कहा कि एक जानवर हमारा गुम हो गया था तो इसके लिए ये कर रहे थे, कहा अच्छा नहीं एक आदमी परेशान आए, तो कहा क्यों परेशान हो, तो कहा कि हमारा जानवर गुम हो गया है या उसके लिए परेशान है, कहा तो अच्छा मैंने समझा कि तुम्हारी इशा की नमाज उठ गई हो परेशान हो गया, ये तामी नबी सल्लल्लाहु अलैहि वसल्लम जहां जो मौका हो वही कहा, मैं समझा परेशान थे क्या परेशानी बात है, कहा था सवारी बकरी गायब हो गई है, कहा अच्छा बकरी की गायब होने से इतना तो परेशानी, मैंने समझा इशा की नमाज तुमसे चुक गई इंदिरा पर, सब बातें मौजूद इसमें तजवी हुजूर ने समझा कि इतनी जरूरत इसको नहीं थी जो इतना परेशान हुआ, और उसको ये कुकुर जरूरत ही इंदिरा पर गया, तालीम कति जामे है कि नहीं, मैं ये देखाता हर शख्स को नबी सल्लल्लाहु अलैहि वसल्लम के तालीमात की जामियत को देखना चाहिए। हमारे फरमाते हैं कि हर वक्त काली कमरी का जिक्र न किया करो, इससे लोगों पर यह होगा थोड़ा सा कहते हैं अंग्रेज कि कहाँ जा रहे हो, फकर फाका में जा रहे हो, लड़कियों से कहते अंधेरे में जा रही हो, दीन को लेकर के अंधेरे में जा रही हो, ये लोग पहुंचा देंगे तुमको 14-7 साल पहले, अंग्रेज कहते हैं जवानों को मुतासिर करने के लिए, ये पंखा का सब छूट जाएगा, रह सकती हो मगर पंखा के, इस वजह से जितने गुजरात में जो बच्चे आदमी कायम हुए हैं लड़कियों के इसी बिना पर कायम हुए हैं, देखा कि हमारे लड़के लड़के जवान बददीन हो रहे हैं, ऐसी बातें कहते चुप जाती हैं। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जामे तालीम कहा हर वक्त काली कमली, उलमा ने कहा है बल्कि ये कहो कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने नक्शी चादर भी इस्तेमाल किया है ताकि उमरा के लिए सुन्नत हो जाए इसका पहनना, ये हजरत की तकलीफ हो सकती जिंदगी भर इस पर बयान करते रहे तजवीज देते रहे कि हुजूर ने सिर्फ फख्र फाका ही को नहीं समझाया है बल्कि गना के भी अहकाम बयान फरमाए हैं, नेमल मालू साले रजू साले बेहतरीन माल बेहतरीन आदमी के लिए है, तो नेमा का लफ्ज माल तो लगा है नेमा, फरमाते वम्मा मजम्मत दुनिया पर जरूरत, दुनिया की मजम्मत जरूरत के बिना पर है, वइल्ला नेमत दालिमन तज़व्वुज मिन्हा, ये दुनिया बेहतरीन घर है जो यहां से चोर चले जाओ ऊपर जमे होगी तालीम, उलमा आते थे बड़े बड़े बयान करते रहते थे, यही बयान करते थे मकान के मुताबिक बहुत मकान बनवाओ, किसी आलिम साहब नहीं सुने, मौलाना अली मैंने खुद कहा कि इतनी जामे तभी मैंने नहीं सुनी जो मौलाना दीन और दुनिया के बारे में करते हैं, फतेहपुर में कहा था, फरमाते थे मकान क्या है जरूरियात असलिया में से है जरूरियात है, और मकान बनवाने की सबसे मरम्मत आदमी कर देता है मकान बनवाने ये कर रहे हैं, यही भाई किसी की जमीन थी यहाँ एक वकील साहब थे กูเป็นเดียวเลยอันนั้นฝ่ายไม่ตุ่มการนี้มันอะไรกันวะตุ่มไม่ได้ยินสิกาท่ากาไหนกาหามาไปกาหากาไม่ตัวคุณก่อนเริ่มก่อนแล้วถ้าเริ่มก่อนแล้วจะตุ่มกูเดียบีเดียเจ้าคุณมาการมันวันเดียวอันนั้นกูบ่งข้าวอุ้ยกูบอกกันสิอาจารย์เราเนี่ยมาไปที่นี่ดมีขายดีอ่ะท่าจัตเจวันมุสเซก้าอันนี้ดมานี่1,000 บาทเลยเริ่มก่อนอันก็มาว่าดูนะอันที่อันนี้บรรวายกันแต่บรรยานะถ้าเกิดถ้าดินไม่มีเราอาจจะไม่ได้ไปได้ที่นั่นเราไม่มีอะไรเลยที่นั่นบริโภคที่อะไรก็ไม่รู้ก็ต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้จักเราต้องไปรู้तो हर एक छह आदमी हम लोग थे मुझे मार गए हमने कहा था हमारे पास है आपके पास नहीं है सब वैसे ही थे सब वैसे ही खाली थे मैंने कहा आपके पास इतना भी नहीं मेरे पास है तो इस साल में मैंने हिस्सा लिया एक हजार दे दिए दस हजार दे इस साल की बात कर रहा लेकिन अगर ये मकान रहता तो मैं रह सकता था जानी पड़ता मुझे अपने खेत में छप्पर डाल करके रहा होगा अल्लाह ताला ने जमीन को ऐसे बनवा दिया है कि नहीं نعمت الدار لمن دار ہے جارے اللہ تعالیٰ نے اپنے فضل و کرم سے مکان بنوا دیا اور اب بھی پتہ نہیں کیسے بن گیا یہ سب یہاں کے ایک دروازہ یہاں کا نہیں ہے یہ سب موتی کا ہے وہ طرز ہے نا وہ بعد وہ آتے ہیں دینے کے لیے یہ طرز ہمارے سندھی کا انہوں نے بنوایا سب انہوں نے جگہ دیکھی سب نئے رہے ہیں نا اندر یہاں کا تو نہیں جگہ ہے फोटो लेने के आते हैं लोग मुझे भी ख्याल होता था कैसे बन गया हमारा मकान उसकी वजह सब लकड़ी उन्होंने भेज दिया सीमेंट यही चाहती थी उन्होंने दे दिया लेकिन सब अल्लाह का दिया अल्हम्दुलिल्लाह अब अब्दुल्ला जाने उनकी अम्मा जाने मुझे ज्यादा नहीं मालूम है ही नहीं पूछ लिया जब ये मकान बन गया तब हमारी आलिया ने कहा कि अरे अब तो देख लीजिए मकान बन गया वहां रहता था मैं यहाँ आया नहीं पूरा मकान बन गया मैं आया नहीं तो घर में कहा भाई अंदाज से अरे अब तो देख लीजिए उन्होंने बनवाया अब्दुल्ला ने अल्लाह उबदुल्ला अब्दुल्ला नक्शा भी अच्छा बनवाया खड़े हो गए तब घर में कहा कि अरे अब तो देख लीजिए घर बन गया बड़ी मुश्किल से फिर लोगों कहा आने के लिए मैं कहा कैसे मैं इन लोगों छोड़ के आऊँ आ गया अल्लाह का शुक्र इस मीनार का वरना बयान भी नहीं कर सकता था नहीं हमने बात अपना आज हाल बयान कर दिया अल्लाह ताला दार को कौन देने वाला था ऐ खुदा जो दिया दिया हम क्या कर सकते एक इंच लायक भी नहीं मैं तो वहां बैठता हूं वाला ना मैंने सुने जा भाई भाई मैं यही देखता रहा हूँ ये अल्लाह कैसे बना ये शहर के लोगों का कोई हिस्सा नहीं कैसे बना और आप भी नहीं देखा कि कहीं गुजरात के हम देते हुए दिया तो अल्लाह के हाथ में कुछ नहीं है अल्लाह अल्लाह को कौन देने सही मानों में मेरा है ये अल्लाह को कौन देने वाला था ऐ खुदा जो दिया हमने ख्वाब में भी देखा हजरत को हजरत फरमाया का मुसलमान तुमको इतनी तवक्कल तो अल्लाह दे दिया उसकी बात अल्लाह का फरमाते थे सबसे सही साली तफसीर तो वो है जो सरफ से मरवी या اور سب سے عجیبی تفسیر وہ ہے جو ہر زمانے میں قلوب مفتوح ہوتی ہے قلوب آئے ہیں بیان کر رہا ہے اگر ہمارے قلب کو کوئی محرک حرکت نہ دیتا تو ہمارے قلوب بھی وہی کہتے ہیں جو سرف سے مروی ہے پر جب کوئی باری ہمارے قلب کو حرکت دیتا ہے تو ہم اللہ تعالیٰ کے دروازے کو کھٹکھٹاتے ہیں ان سے اجازت کے طالب ہوتے ہیں اور اس کے کلام کے فہم کا سوال کرتے ہیں پر اس کا بس اس بقدر پاک کے ہم کلام کرتے ہیں لہذا تم لوگ اس کو تسلیم کرو تو سالم رہو گے اس لیے ہم خالی ظرف ہیں اس میں علم تو بس اللہ تعالیٰ کا ہے ہم خالی ہیں ہم متوجہ ہوتے ہیں اللہ آپ کو بتلائیے تو ہم بیان کریں کچھ کریں. فرماتے تھے جس کو خرق اللہ پر شفقت ہوگی وہ اہل اللہ کے درجات تک نہیں پہنچ سکتا. محبت مخلوق خدا سے محبت, جب اللہ کے مخلوق پر شفقت جب تک نہ ہوگی وہ اہل اللہ کے درجات تک نہیں پہنچتا. جنچہ واقعہ ہے کہ حضرت موسیٰ علیہ السلام نے جب بکریوں پہ چرایا تو ان میں سے کسی کو بھی ایک چھری نہیں مارا بکریوں کو. دیکھیے سنا ہے ہم نے بچپن میں دیتا, آج دیکھ لیا کہیں سنا تھا ہم نے دس بیس سال پہلے. چنانچہ واقعہ ہے کہ حضرت موسیٰ علیہ السلام نے جب بکریوں کو چرایا تو ان میں سے کسی کو بھی چھری سے نہیں مارا اور نہ بھوکا چھوڑا اور نہ کسی کسی کی اذیت دی. پر جب اللہ تعالیٰ نے ان کی غائے شفقت کو بکریوں پر پایا تو نبی بنا کے سامنے کر دیا. اللہ کے مخلوق شادی ایک بزرگ تھے, وہ پاگلوں کو کھانا کھلاتے تھے. اس نے کہا کیا پاگلوں کی, ان کو پتا بھی نہیں ہے کہ کون کھلا رہا ہے. کہا ان کو نہیں معلوم, لیکن ان کے مالک کو تو معلوم ہے, خدا کو معلوم ہے. پاگلوں کا خالق تو اللہ ہے, اللہ جانتا ہے کہ میرے مخلوق جو پاگل ہے اس کو جدا کر اللہ کا تھپڑ مارنے کا مثال ہوتا ہے, لیکن اس کے باوجود جاتا ہے نبی بنا کر بہت, اور ان کو کلیم بنا دیا اپنے سے گفتگو, اور بنی اسرائیل کا رائی بنا دیا, بکری جلایا اور بنی اسرائیل کا چرواہا بنا دیا, اور ان سے سرگوشی فرمائی اتنی بڑی دیر بکری چرانے پر, اور ان سے سرگوشی فرمائے. پر جو سر بھی مخلوق کا اعزاز کرے گا اور ان کے ساتھ شفقت کا معاملہ کرے گا تو اولیاء اللہ کے درجات تک پہنچ جائے گا. ہماری وظائف نہیں ہے, اور وظائف بندگی الگ اور وظائف خدمت الگ, دونوں کو کرنا ہے. بس سلام, یہ کوئی ہے نہیں. فرماتے تھے کہ تم لوگ حقیقی اولاد ہو, لوگوں کو مخاطب کرے, تم لوگ ہماری حقیقی اولاد ہو اور مخلص پیرو ہو تو اللہ کے مخلص بنا دیے جاؤ گے. اگر ہمارے مخلص رہو گے اس لیے کہ اللہ کے لیے آؤ گے تو اللہ تم کو اپنا بنا لے گا. اپنے دل کو اپنا وارث بناؤ, اپنے دل کو اپنا وارث بناؤ. وہ کہ دل ہمارا ہمیشہ بد نصیحت کر رہا ہے, اور خوب عمل کرو, اور کسی سے مال کے طالب نہ بنو. یہ بھی ہے کسی سے مال کے طالب, یہی میرا طریقہ ہے, یہی میرا طریقہ ہے. جو چاہے مجھ سے سچی محبت رکھتا ہوگا وہی میرے ساتھ اس طریقے پہ چلے گا, کیونکہ حقیقی شادی کو درویش وہی ہے جو اس طریقے پہ چلے جو میں چل رہا ہوں. نہیں ان سے بات کرتا ہوں. فرمایا کرتے تھے کہ اے میرے بچوں, اب ہم بھی کر سکتے ہیں, سب چھوٹے ہی ہمارے. اے میرے بچوں, اگر تم ہمیشہ روزہ سے رہتے ہو اور رات میں مستقل عبادت کرتے ہو اور تمہارا دل پاک اور معاملہ اخلاص کے ساتھ درست ہو تب بھی اپنے کمال کا کبھی دعویٰ نہ کرنا. یہ باتیں ہی نہیں, سب کچھ کر رہے ہیں لیکن یہ نہ منع کہ ہم بزرگ ہو گئے, بلکہ صرف یہ کہو کہ میں گناہ گار اور ناکارا ہوں, میں گناہ گار اور ناکارا ہوں. اس عبادت پر نظر نہ کرو, نفس کے شر و عرور سے پرحذر رہو. نفس کے شر و عرور سے پرحذر رہو, اس لیے کہ بہت سے فقیر اسی وجہ تباہ ہو گئے نفس کے شکار ہو گئے. اے میری اولاد, اگر کسی کی غیبت کا جی چاہے تو اپنے والدین کی غیبت کرو تاکہ ثواب تم کو مل جائے, اس کو ثواب مل جائے. حتی جس کی غیبت کی جاتی ہے تو اس کو گناہ ہوتا ہے, جس کی غیبت کی جاتی ہے اس کو ثواب ملتا ہے. تو اپنے والدین کی کرو تاکہ ان کو ثواب مل جائے, اس سال ثواب کر دو اس کو. یعنی پتہ ہے اس کو والدین کی خدمت کے بارے میں اس طرح کر رہا ہے. इसलिए तुम्हारी नेकियों को वो ज्यादा मुस्तैक है। वो गिबत करता है तो उसकी नेकी जिसकी गिबत की आती है उसको दी जाती है। जो अपने वालदेन की तुमने गिबत किया तो तुम्हारी नेकी उनको पहुंच गई, गिबत की नेकी जो अल उनको मिल गया। ये वालदेन की इज्जत को बढ़ाने की ये बात कह रहे हैं। फरमाते थे कि तुम में का कोई शख्स साले होने का कैसे दावा करता है जबकि आमाले बद का इस्तेकाम करता है, झूठ बोलता है, गिबत करता है, फिर कहता है अल्लाह मिलते हैं। चूंगी वसूल करने वालों, रिश्वत लेने वालों, सूद खाने वालों, जालिमों और उनके मददगारों के यहां जाकर खाना खाते हो, कहते हो अल्लाह मिलते हैं। इसके बावजूद कैसे तू नेक होने का दावा करता है जबकि वो झूठ गिबत बदगुमाई बदआबरूरेजी में मुतला रहता है। और कैसे इस बात का तारीफ है कि अल्लाह ताला के यहां सादिक वली हबीब दिखा जाए जबकि वो मासी में मुनहमिक है, गुनाह कर रहा है। और इस पर तुर रही है कि अब तक उसे तौबा तक नहीं की, तो आखिर कैसे वो तरीकत का दावा करता है और दूसरों को तौबा कराता फिरता है, मुरीद भी करता फिरता है। इस जमाने का हाल दिख रहा है, हम लोग मालूम होता एक आदमी गया है अपने लोग मुझा ये लोग क्या जाने अपने लोग। जहां मैं जिस गांव में जाता हूँ बहुत से मेरे मुरीद हैं, वहां मिलाप की बात है। तो वो गया कहा भाई हम चलो मुरीद हो जाओ, मुरीद हो जाओ। कहता कोई जो मुरीद कहता हूँ उसको मना मंदिर देता था, कभी किसी को हरे जिसको मुरीद कहती मान मोहम्मद अहमद साहब को क्या माना आपने लिख दिया तो मैंने कर दिया। ये मतलब आप न लिखते न कथा जैसी मुरीद उसको आपने लिख दिया। हमारे बुजुर्ग दीन हमेशा मैं जब गया गुजरात में पहली मरतबा बहुत शोर था हंगामा आप रहे होंगे बज रहा था और ये भी ऐलान हो रहा था कि फला वक्त मौलाना मुरीद करेंगे। मैंने कहा मैं अपने बुजुर्गों के तरीके की इशारे के लिए आया है और मैं सुन रहा था कि मैं कहाँ बोलता रहता था इस बातों में तीस पर बोलने। मैंने कहा ना ये जो ऐलान हो रहा है गलत है, मैं अपने बुजुर्गों के तरीके की इशारे के लिए आया हूँ। मेरे बुजुर्गों ने माँ शाह साहब ने या माँ मोहम्मद लम्हा साहब कभी इस तरीके से ऐलान नहीं कराया, कभी बगैर कहे किसी को मुरीद नहीं कराया किया। अभी कम से कहो जबान से आके बैठ गए सब मुरीद में तुम भी बैठ गए ये मुरीद है। हम शबुल हदीस आके बैठे हुए थे मदीना मनोवर में, एक आदमी भाई कौन कौन मुरीद होगा खड़े हो गए लोग, हर आदमी पूछू किसी मुरीद नहीं हो किसी मुरीद नहीं हो नहीं किसी से नहीं है। एक आदमी कहा हाँ हजरत मुरीद तो है हम, कहा किसके मुरीद है कहा ही मालूम नहीं हमको याद मुरीद हुए थे नहीं पता नहीं कौन मुरीद हम शबुल हदीस भी हल लेने गए। मैं तो कहिया था शेख हदीस भी हंसने लगे कि ये मुरीद भी हुआ इसको पता ही नहीं कौन है। हाँ तो वो गया वहां तो कहा कि भाई हमसे जो मुरीद होने वाले हैं हो जाए। लोगों ने कहा कि भाई 2 बजे रात को क्या बजे बयान में ये है वो साहब अल्लाह लोगों ने कहा कि यहां से वहां का बदला था कि मुरीद है गाड़ी कुछ तो बाकी होंगे। ये शेख का इस जमाने में मुरीद कर रहे हैं उनका यह हाल, अरे कुछ औरतें ही हो वही मुरीद हो जाए अपना आदमी अपना आदमी। अभी हम लोग सख्त कुछ कर सकते ही नहीं, वो रहता तभी कह देता वहां बैठा था 2 बजे रात औरतों को मुरीद करने जा रहे तरीक। मैंने कहा अब तरीक से लोग मुतवज्जो हो रहे थे, अब तो बहुत जमाने के बाद से थोड़ा सा फिर मुरीद दरमियान में उनको मुनकता हो गया तरीक बैठो तो ना नाम भी कोई नहीं लेता था तुम्हारा शाहुल्लाह साहब से फिर हुआ कि जिंदा हुआ पूछा आप लोग तारीख नहीं जानते हम लोग जानते हैं वहां के लोग कहते हैं 100 साल से यहाँ कोई मुरीद सिलसिला नहीं है। तुम्हारे कि तुम आए हो तब से शुरू हुआ ये वो शख्स अपना आदमी चाकिन भी शायदा हो मऊआ में भी जाते थे बाकायदा घूम रहे मुरीद करने के लिए चलेगा तरीक तो ये है जो बयान हो रहा है। झूठे लोग, बदनाम कुनिंदे निको नामे चल ऐलान हो रहा मुई होने के लिए ना। अल्हम्दुलिल्लाह हम तो भी कभी नहीं गया, आप चाहते हो वो जाए, दिल में भी नहीं रहते। बाबा मोहम्मद अहमद कहते दिल में ना रहोगे मुनीर जा मारा। तो मैंने कहा ये तारीख तो ये है, अरे ऐलान हो रहा है। जब मैं गया मैंने कहा ये आप लोग मगरिब बालिया जमा रखा था, सैकड़ों औरतें जमा थी। मैंने कहा ना मैं अपने मशायख के खिलाफ तरीके नहीं करूंगा, क्या करूंगा, कभी भी नहीं कर सकता। मैं आया हूँ उनके कौम उनके तरीके इशार के लिए आया हूँ। पानी ये पहली में आपने कर दिया मुझे, बस हम आके मुरीद कर ले। मुरीद मैंने बैठ है, वो हमसे बैठ होना चाहता है, चाहती है हम कोई सामान है कहा, हम ये चाहते हैं देख चले आएंगे, जो तो राजी नहीं होगा कोई बर्तन कोई सौदा हो आप कहें मुझे बहुत पसंद ले जाना बच्चा, फिर पैसा दो तो ले जाओगे, तो जब मैं कहूंगा तुमको मुझे तब तो मुझे दोगे। तुम्हारे कहने से क्या होता है, मैं तो इसे कहते हैं कि जोते का मामला है। मैंने हटा दिया आपको याद होगा, बजा ना मैं कभी बैठ नहीं कर सकता। जब मैं पहले से आ गया था नया था, फिर उसके बाद मैंने कहा आप वक्त मुकर्र कीजिए, दूसरे दिन मुकर्र कीजिए, उससे ज्यादा औरतें मर सब आ गए मौत करीब से। अल्लाह ताला थोड़ा सा फरमाते थे हाँ जबान पर वाजिब है कि अपने पेट को हराम खाने से न भरे और न अपने जिस्म को हराम कपड़े से ढाके। अगर वह ऐसा करेगा तो कुरान उसके अंदर से उसको लानत करेगा और कहेगा कि अल्लाह ताला उसके शख्स पर लानत करे जिसे अल्लाह के कलाम की तालीम न की। मैंने यही बयान किया था, ये लफ्ज नहीं गई दूसरी जगह से बयान किया था, ये मैं एक आदमी रोते हुए आया क्या हमारा। मैंने जब इस कुरान मानकर जान निकल जाएगी हाफिज कुरान थे बहुत, हमारा यही हाल है, कुरान हमारे जहन में है, हाल हमारा ये। अल्लाह ताला हम सब लोगों को सही तरीक पर रखे, रास्ता है मैं जो पढ़ रहा है कर रहा है उस पर चल रहा है ना, मेहनत कर रहा है कहीं जो भी कर रहा है, ये भी एक तरीक है अल्लाह का, इसके लिए भी कुछ मेहनत की जरूरत है। कम से कम अपने को मुहर्रमात से बचाने की जरूरत है, फराइज की पाबंदी की जरूरत है। अल्लाह मुश्किल नहीं है, आसान है, जितना मामूली इम्तहानात में मेहनत उससे कहीं कम मेहनत, कहीं कम मेहनत है। अल्लाह का दरवाजा खुला हुआ है कबूलियत का। अल्लाह हम सबको तौफीक दे। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ربنا وهب لنا من لدنك رحمة اللہ تعالی ہم سب کو طریق حق پر گامزن فرمائے اور اس کے مطابق عمل کی توفیق دے اور آپ کے رضا اور مقبولیت سے ہم سب لوگوں کو مشرف فرمائے۔ اللہ تعالی اس طریق کو زندہ رکھ۔ اللہ تعالی جو صحیح طریق ہے ہمارے بزرگوں سے چلا رہا ہے، صحابہ سے چلا رہا ہے، تابعین سے یہ سب چلا رہا ہے، اللہ اس طریق کو باقی رکھ اور اس کے ذریعے سے دین کا خوب کام لے۔ ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین۔ ایک جملہ مولانا تبلیغ کے ساتھ سے اس وقت اراکین میں سے ہیں، بڑودا کے آگ گودرا والے مولانا اسماعیل صاحب گودریوی بہت مشہور ہیں، مولانا محمد عمر صاحب اور یہی دونوں مشہور وہ ہیں زندہ ابھی۔ ایک میں گیا تو نے کہا مولانا نہیں رہا ہے کہ آپ جمعہ فلاں جگہ پڑھیے 80 کلومیٹر تھا، گیا میں تو معلوم ہوا کہ ابھی تبلیغی جماعت آئے تھے، انہوں نے اس کے ساتھ برا معاملہ کیا اور مجھ کو بھیج دیا وہاں پر۔ تو میں نے کہا بھائی میں پڑھاؤں گا نہیں، وہی 10 منٹ بھی بیان کرتا ہوں 10 منٹ جمعہ بھی نہیں، تو وہاں بھی 10 منٹ اسی میں سے 8 آدمی مرید ہوئے۔ ہم وہ بہت خوش ہوئے، کہیں ابھی تم یہ جماعت کے لوگوں مارا بہت سخت گزرتی تھی۔ پھر جب دوسرے سال گیا تو کہا مارا پھر چلے جائیے آپ ایک دم سے، یہ سب معلوم نہیں، کبھی بیان بھی نہیں کرتا میں، اب یہ तो ठीक है, अब क्या क्या बयान करूँ, क्या क्या होता हुआ है, अल्लाह का शुक्र है, सब में हमको साबित कदम है, ये भी माना साथ उस गांव में थे ना, जबकि तमाम लाठी बंदूक था थे, सुनाई करूंगा अभी, फिर कभी बयान करूंगा। फिर भेजा उन्होंने, मैंने बयान किया बस वैसे 10 मिनट पहले मैंने जो बयान किया था, 80 आदमी मरीज हो उसी में से, और कहा अभी जमा के लोग मार बनाए थे लोग था। तो उन्होंने कहा, अमीर इतने बड़े, उन्होंने कहा मौलाना मालूम था अभी से यहाँ काम होगा क्या, फिर ज्यादा फिर कहते हमेशा आज गमित दे कान करते हमेशा, अरे अमर में जो बदर का है 17 तारीख को वो हमारी साथ बुलाते रमजान, अब भी भेजते रहते हैं, ये देते दे दे, हजिया देते दे, बहुत बड़े आदमी, हर तकलीफ में जहां भेज वो जाते हैं, जाते हैं। फिर बाद में लगे कहीं जी मौलाना हरे खुद बहुत मौका पूरे दुनिया में घूमते रहते हैं, कहीं कहाँ से बयान करते हैं, सोच के आते हैं, मैं बिल्कुल सोच के नहीं आता, बल बल बयान करता हूँ। अरे आपने देखा हूँ मैं, अल्लाह ताला हम सब लोगों को तरीके हक पर रखे, और हमको हमारी औलाद को हमारे मुतालिकीन को दीन हक पर कायम मजान रखे, अपने मर्जी याद कर चलाए, और जन्नत में हम सब लोगों को एक साथ कर दे। ये जब हम लोग गए मुरीद जखार में, बहुत आदमी थे बिहार में, बहुत आदमी थे, और बड़ी मोहब्बत से देखे, सब भी रहती पक्के भी रहती, सब देख रहे थे हमको, तो देखिए उनको समझते वो हर जगह कोई उर्दू ज्यादा समझते हैं, लेकिन भारत थे सब देख रहे थे। मैंने कहा आप लोगों को देखने से तो मालूम होता है कि बड़ी मोहब्बत आपको है हमसे, बहुत मोहब्बत काफी है, जन्नत में हम सब एक साथ रहेंगे। सच कहता हूँ कि इसका इस जुमले का इतना असर वर्ग में करता है, सुबह शोर हो गया कि मौलाना ने कह दिया कि जन्नत में हम साथ रहेंगे, इतना ही कहा, कोई तकलीफ नहीं, कोई तकलीफ समझा कि नहीं समझा, ये जो मैंने कहा कि आप लोगों को देखने से मालूम होता है कि आप लोग मुझसे मोहब्बत करते हैं, इस मोहब्बत का समरा ये होगा कि हम सब जन्नत में, हमारी वजह से नहीं, हमारी हमने कहा कि इससे मालूम होता है कि हम सब लोग जन्नत में, आप हम लोग सब साथ रहेंगे, हमने कह दिया एक बार। लेकिन सुबह को इतना चर्चा हुआ बरगा तक ये है कि मौलाना ने कह दिया, हम तो पक्के मिलना भी नहीं चाहते थे, लेकिन कहा कि मौलाना ने कह दिया कि हम सब जन्नत में रहेंगे। इस सफर में बहुत बहुत बातें हैं और बहुत सी बातें नहीं सुनाएंगे।